संगीतालय त्यस विद्यालयबाट निष्कासन गरियो। त्यो चोटले संगीता आत्महत्याको प्रयास गर्नुभयो। जुन बेला परिवारजन र आफन्तजनको सहयोगबाट बाँच्नु भएकी संगीता यति बेला त्यही किशोर अवस्थाको घटनाले ठूलो मानसिक तनावमा परेर जीवन उद्धारको सहारा खोज्दै हुनुहुन्छ। यस उजेलका खबर मार्फत त आज उनै संगीता थापा नाम परिवर्तनलाई टेलिफोन सम्पर्कमा ल्याई उहाँको जीवनको गोरेटो पस्किँदैछौ। हेलो संगीता जी, तपाईलाई स्वागत छ जीवनको गोरेटोमा। धन्यवाद है, धन्यै धन्यै। डेढ वर्षको अवधिमा बल्ल म यो कार्यक्रममा समावेश हुन पाउँदा खुसी लाग्छ। मैले धेरै कोसिस गरे यो कार्यक्रममा आफ्नो पीडा वेदनाहरू पोख्नको लागि। आज मौका दिनुभएको छ, त्यसको लागि धेरै खुसी छु। त्यही त, डेढ वर्ष अघिदेखि नै गुल्मीको दरलामचोर घर भई हाल बुटोलमा पत्रकारिता गर्नुहुने तिलक महतजीले मलाई तपाईँको बारेमा एकदम दर्दनाक छ उहाँको जीवन, त्यस कारणले गर्दा यो उठाइदिनु पर्यो भन्नुभएको थियो। र मैले पनि तपाईँलाई तम्गा साउँदा भेटेका थिएँ, तर समय अभावका कारण मैले तपाईँलाई मौका दिन सकेको थिइनँ। आज तपाईँसँग कुराकानी गर्न पाउँदा, तपाईँका दुःख वेदनाहरू राख्न पाउँदा म आफूलाई पनि खुसी लागेको छ। अनि बहिनी, तपाईँ जन्मजात दृष्टिबिन हो होइन त? हजुर, म जन्मजातै दृष्टिबिन हो। एक त महिलाहरू त्यसै पनि समाजमा असुरक्षित हुन्छन्, त्यसमाथि दृष्टिबिन महिलालाई त निकै कष्टकर जीवन बिताउनु पर्छ। तपाईँले बाल्यपनदेखि अहिलेसम्म जीवनको भोगाईहरू बताइदिनुहोस् न। हुन्छ, अब दुःख त धेरै भयो हजुरले भने जस्तै। पुरुषहरूलाई भन्दा गाह्रो त महिलाहरूलाई नै हुन्छ, त्यसमा पनि अब अपाङ्ग भइयो है, अब गाह्रो साँगुरो त धेरै पर्यो। पढ्ने चाहना त धेरै थियो, तर पनि अब चाहना भएर पनि मेरो चाहनामा अब दैव लाग्यो भनौँ कि के भनौँ, अब मैले केही पढ्न सकिनँ। सिक्दा सिक्दै अब आफ्नो गुरु भनेको आफ्नो बाउ रहेको मान्छे हो, आफ्नो बाउ र गुरुमा कुनै अन्तर नहुँदा नहुँदै पनि उहाँले आफ्नो छोरी समानको मान्छेलाई नराम्रो नराम्रो व्यवहारहरू गर्न खोज्नुहुन्छ। उहाँ त्यो बेला एकदम रक्सीले मात्नु भएको थियो है, उहाँलाई चाहिँ म कहाँ छु कस्तो अवस्थामा छु भन्ने पनि थाहा थिएन कि, अब भएर पनि नभए जस्तै गर्नुभयो। अनि मैले चाहिँ मानिनँ, फर्केँ। फर्केर आएर मैले अरूहरू सरहरूसँग म्याडमहरूसँग भने यस्तो कि यस्तो गर्न नहुने भन्नुभयो उहाँहरूले पनि। अनि त्यसपछि पछि सरहरूले आफै आफै अरू आफूलाई पढाउने दृष्टिबिनै सर हुनुहुन्थ्यो उहाँहरूले, उसले चाहिँ ऊ सर बिना बाँच्नै सक्दिनँ भनेर, झुन्नेर मर्छु ऊ नभए भनेर भन्ने सरहरूले सुन्दै सुन्नु भएन। मलाई बिना गल्ती स्कुलबाट निकाले म घरै आएँ। घरमा आएर पनि अब समाजले धेरै ठोक भन्यो मलाई, बच्चा फालेर आएको त्यत्तिकै बस्दैन भन्ने त्यस्ता त्यस्ता व्यवहारहरू पर्यो मलाई। अब त्यस्तै त्यस्तै पर्दा म आत्महत्या गर्नसम्म पनि मेरो चाहना थियो, तर फेरि पछि सोचेँ होइन, मैले आत्महत्या गरेर केही पाउन, मैले कुनै बाटाहरू खोज्नु पर्छ भने। तर पनि मैले केही बाटाहरू खोज्न सकिनँ लै, अनि त्यो हुँदाखेरि म त्यत्तिकै मानसिक पीडामा बल्झिन थालेँ। मैले अरूबाट पनि सुनेको थिएँ, विद्यालयका जुन गुरुबाटै तपाईँ झन्डै कसो बलात्कारको शिकार हुनु परिरहेको भन्ने कुरा पहिला पनि तपाईँले जानकारी गराउनु भएको थियो। तर समाज कस्तो छ भने, एउटा पुरुषले अर्को पुरुषलाई बचाउनका लागि तपाईँ जस्तो दृष्टिबिन माथि पनि त्यस्तो जालझेल गरियो होइन त? जालझेल गरियो, धेरै जाल गरियो। अब मलाई गरेका समस्याहरू बुझ्ने कोही पनि भएन, अनि ती समस्याहरू मैले राख्ने ठाउँहरू पनि कोही पाएन, म एक्लै भए जस्तै भयो। जुन तपाईँ मात्र होइन, आम दृष्टिबिनहरूको कुरा गरौँ, किनभने पुरुष दृष्टिबिन पुरुष चाहिँ दृष्टिबिन भए पनि त्यसरी चाहिँ तपाईँ त्यस्तो बाधा नपर्ला, तर महिला दृष्टिबिन भएपछि कुनै न कुनै प्रकारको यौन हिंसाको शिकार हुनुपर्छ महिला दृष्टिबिनहरू भन्छन् होइन, त्यस्तो चाहिँ तपाईँले पनि भोग्नु भयो? हजुर, मैले पनि त्यस्तै अवस्था पार गरेरै आएँ। म त्यो बेला सानै नै थिएँ है, अनि स्कुल छुट्टी थियो त्यो बेला, जुन 54 सालको फागुन 7 गते हो, प्रजातन्त्र दिवसको दिन थियो। अनि बिहान खाना साना खाइसकेपछि त्यतिकै चौरमा थियौँ हामीहरू, अनि सर आउनुभयो, अनि आइसकेपछि अनि आज घुम्न जाने भन्नुभयो। अनि मैले भने त्यस घुम्न जान हुन्छ, जाऊँ न त सबै गएर जाम घुमेर आऊँ भन्दाखेरि होइन, अरू त घुमिसकेको हो, तिमी नयाँ हो सबैभन्दा। त्यो बेला फेरि म अरू तिन साथीहरूभन्दा नयाँ थिएँ, पछि गएको थिएँ, अनि अरूले जानिसकेको ठाउँ हो तिमी हिँड भन्नुभयो। अनि मलाई केही जस्तो पनि लागेन कि किनभने त्यो कुरामा म पहिला कहिल्यै पनि परेको थिएन है। अनि म घुम्न गएँ, गइसकेपछि उहाँले लानुभयो, राम्रोसँग डोर्याएर लानुभयो, कोठामा लानुभयो, कोठामा लैसकेपछि अनि त्यतिकै मलाई बिस्तारामा राख्नुभयो र ढोका लाउनु जानुभयो। अनि मैले किन ढोका लाउनुहुन्छ सर भन्दा, आज अब भेट भएको बेलामा मौज मस्ती नगरेर ढोका नलाएर कहिले लाउनु त भन्दाखेरि, अनि मैले भने के हो र सर मौज मस्ती भनेको भन्दा, उहाँले चाहिँ मलाई ढोका लाएर आएर जबरजस्ती गर्न खोज्नुभयो। अनि चाहिँ म चाहिँ खुसी है, कस्तो कसरी उहाँबाट खुसी, अनि ढोका खोले बाहिर निस्केँ, बाहिर निस्केँ सिँढी थियो, सिँढीबाट खस्न खोजेँ तर भित्तामा टमाटी खसिन झ्याल थियो अनि झरे। आज त केही भएन, फेरि त तँलाई कसले छोड्छ र भन्नुभयो। अनि त्यसपछि म फेरि होस्टेल फर्केँ, उनले लिएर आउनुभयो। त्यसपछि पछि आउँदा कति राम्रो कपाल भन्ने, घरि कपाल चलाउने, घरि काला चलाउन खोज्ने, घरि कता कता हाँच्नु नखोज्ने, अनि मलाई धेरै गाह्रो हुन्थ्यो, एक्लै बस्न पनि सक्थिनँ। जता एक्लै भएको मौका पार्नुहुन्छ उतै आउन खोज्नुहुन्थ्यो, तर म उहाँसँग चल्न सक्दिनँ थिएँ, कहिले कता हात ल्याइरहन खोज्नुहुन्थ्यो। अनि मैले त्यस्तो गाह्रो भइसकेपछि मैले त्यहाँ आफू जस्तै आफूलाई पढाउने सरहरू हुनुहुन्थ्यो दुईजना, दृष्टिबिन नै हुनुहुन्थ्यो उहाँहरू, अनि सर मलाई सरले यस्तो यस्तो गर्नुहुन्छ फलानु सरले भनेर मैले भन्दा, अनि उहाँले होइन होला भन्नु, होइन सर म साँच्चै बोल्दैछु, मलाई यस्तो दुःख दिन खोज्नुहुन्छ भन्दा कसैले पत्याउनु भएन। अनि म त्यत्तिकै बसेँ। त्यसपछि मैले भर्खर ब्रेल सिक्दै थिएँ, जब मैले ब्रेलमा अक्षरहरू लेख्नै जान्दिनँ थिएँ, पढ्न पनि जान्दिनँ थिएँ, भर्खर सिक्दै हुँदा आफै के भनेर चिठीहरू लेख्यो, अब सर फलानु सर बिना त बाँच्नै सक्दिनँ, ऊ बिना त म एक पल पनि रहन्न भनेर भन्यो, हुनेर मर्छु भने सर भनेर हेड सरसँग गएर भन्नुभएछ। अनि हेड सरले मलाई चाहिँ स्कुलबाट निकालिदिनु भयो। अनि म त्यत्तिकै घर आइँदा, घर आएर मैले पढ्न नि पाएन, मलाई सबैले हेला गर्छन्, मलाई त्यही मानसिक चोट पर्यो, औषधि खाइरहनु पर्छ, डाक्टरले अब यो औषधि सधैँ खानुपर्छ भन्छ सर, अब म के गर्नु, मलाई धेरै गाह्रो भयो दाइ, अब म के गर्नु दाइ, म के गर्नु त पढ्न नि पाएन। छैन, मैले केही काम गरेर बाँच्न सकिनँ, चाहना भएर पनि मेरो अवस्थाले दिएन, म के गर्नु, मलाई त आत्मनिर्भर बन्ने, आफ्नो खुट्टामा उभिएर बस्ने चाहना छ, तर पनि मेरो परिस्थिति त्यो छैन, घरको स्थिति पनि, बुवा पनि अपाङ्ग हुनुहुन्छ, बहिनी पनि म जस्तै छ। त्यही त, एकै परिवारका तीन तीनजना एउटा अपाङ्ग हुनुहुन्छ, निकै कष्टकर जीवन छ तपाईँहरूको। अनि अहिले तपाईँको आमा त्यही हुनुहुन्छ? आमा यतै हुनुहुन्छ। फोन दिन सक्नुहुन्छ? सक्छु, दिनुहोस् न। हेलो आमा, नमस्कार। हेलो बाबु, तपाईको श्रीमान पनि अपाङ्ग, छोरी पनि अपाङ्ग, निकै कष्टकर जीवन रहेछ। मैले धेरै साथीहरूबाट बुझ्न पाएँ, तपाईँकै छोरीलाई पनि मैले तमगासमा आउने बेलामा भेटेको थिएँ। श्रीमान पनि अपाङ्ग, छोरी पनि दृष्टिबिन, तपाईँ आफैले निमेक मजदुरी गरेर हुर्काउनु भयो होइन त? हजुर, मैले चाहिँ दुःख त हेर्नु के पाएँ, के के गर्नु चाहँदै भन्नु चाहँदै छैन छ त मेरो बेटा। हेर्नु अब चुडाइ छोरी नदेख्ने, अब बुढोले पनि नसक्ने स्थिति पनि अब केही थिएन। हेर्नु कति दुःख थियो, छोरीलाई स्कुल बल्ल बल्ल लगाइदिए, त्यहाँबाट छोरीलाई अब फकाइ फकाइ गरेर एउटा पार्टीले अब त्यस्तो गर्न खोज्यो। अब आफ्नो स्थिति कमजोर हुँदा जे गरिदिनु सहेँ। जान त म उसमा शिक्षा कार्यालयमा पनि त्यति बेला जान खोजेको, तर कसैको साथ पाइनँ। छोराछोरी सबै सम्झेन, मैले कसैको साथ पाइनँ। त्यहाँबाट अब त्यसै अझैसम्म पनि हेर्नु त्यो सम्झँदा मेरो छोरीले दुःख पाउँदा र त्यो सम्झँदा ती सरहरूलाई अझै पनि मेरो त्यो आत्माले यति गाली र यति पीडा भयो भन्ने मेरो आत्मामा छ। हेर्नु अझै ती सरलाई मैले स्कुललाई एक्लै घर भत्काउनु मिल्दैन, मैले घर आधी भत्काउँदा जस्तो लाग्छ। यस्तै हो आमा, यो हाम्रो समाज के हो भने यो दुखी गरिब असहायहरूको कुरा कसैले सुन्दैनन्। यहाँ बलात्कृत होस् या निर्घात कुटपिट गरून् केही मतलबै छैन, ठुला बडा भनिनेहरूले जोगाउँछन्। त्यसमाथि जहिले पनि यो हाम्रो समाजमा महिलाहरूलाई जे गरे पनि पुरुषहरूले बचाउने प्रवृत्ति छ, यसैका विरुद्ध हामी अलि अगाडि बढ्नु पर्छ। डराउनु हुँदैन, फेर हिजो जे भयो त्यस्तो कुकर्म गर्नेहरू आफैलाई पाप लागोस्, तर यो दबाएर राख्नु चाहिँ हुँदैन। हुन्छ आमा, अब तपाईँकै छोरीलाई फोन दिनुहोस् अब। जस्तो तपाईँको विवाह भयो भन्नुभयो, कति वर्षको उमेरमा तपाईँको विवाह भयो? दृष्टिबिन सँग भयो या आँखा देख्ने सँगै भयो? दृष्टिबिन होइन, आँखा देख्ने सँगै हो। ऊ चाहिँ पहिला अन्त बिहा गरेको रहेछ, अनि छोरा छोरी छोरी पनि लगभग हामीहरू जत्रै जत्रै, अनि पहिलाको श्रीमती अर्कोसँग गएछ, अनि त्यसपछि मलाई ढोका खुलै भए हुन्छ भनेर अनि माग्न आए, अनि बिहा गर्यो। अनि त्यसपछि उसले चासो पनि दिएन, ऊ त्यत्तिकै, म त्यत्तिकै घर बसेँ। घर बस्दा पनि मलाई गाह्रो हुन्थ्यो, पानी लिनु जानु पर्थ्यो, त्यो लुगासँग अल्झेर साडीहरूमा अल्झेर लोट्नु, म एक डोको एकातिर चासो एकतिर हुन्थ्यो। त्यति हुँदा पनि मलाई कसैले चासो गर्थेन, अब माया गर्थेनन्। देउरानीहरू थिए, उनीहरू घाँस काट्न जानु, मलाई नि घाँस काट्न लानु नसक्दा पनि, अनि घाँस नभएको ठाउँमा लगाइदिने, हातहरू काट्थ्यो, घाउ हुन्थ्यो, तर पनि उनीहरूलाई म प्रति माया दया हुन्थेन। स्कुल खुलेको थाहा भयो कि स्कुल गयो, अनि स्कुलमा पनि त्यस्तै भयो। घर आएँ, मलाई घरमा पनि एकदिन गाह्रो भयो, अनि घरमा नि गाह्रो भइसकेपछि म कहाँ जानु के गर्नु भनेर त्यतिकै अल्पत्त भयो। अनि त्यसपछि त्यो एकजना साथीले चाहिँ मलाई काठमाडौँमा यस्तो अफिस खुलेको छ भन्ने थाहा दिनुभयो, अनि उहाँले लैजानुभयो। त्यसपछि त्यहाँ गए, मलाई अलि मेरो पनि ठाउँ रहेछ जस्तो जस्तो त लाग्यो, तर पनि आफ्नो पीडा आफूसँगै हुँदा गाह्रो हुँदो रहेछ। अनि जति बेला पनि नरमाइलो लाग्ने, एक्लै बस्न मन लाग्ने, धेरै कुराहरू कल्पना हुने, रोइरहन मन लाग्ने जस्तो हुन्थ्यो। अनि त्यसपछि म रोइरहन, अनि मिसहरूले नरौ भन्ने, धेरै ठाउँहरूमा कता कता घुम्न लानुहुन्थ्यो, गीतहरू गाउने ठाउँहरूमा लानुहुन्थ्यो, तालिम सिकाउनु भयो उहाँहरूले, तर पनि मलाई धेरै गाह्रो हुन्थ्यो तालिम सिक्दा पनि। तालिम सिक्दा कपडा बुन्दाहरू तानमा बस्नु पर्थ्यो, अनि तानबाट खस्थ्यो, तानबाट खसेर कता कता घाउहरू लाग्थ्यो, ठोकिन्थ्यो, तिर्सिँदा बल्ल थाहा हुन्थ्यो। अनि हस्पिटल लानुभयो, औषधि उहाँहरूले गर्नुभयो, कति लाग्यो के लाग्यो मलाई भन्नु भएन, है तिमीलाई गाह्रो छ भन्नुभयो, त्यति मात्रै थाहा भयो, अरू मलाई केही थाहा छैन, बिरामी हुन्थ्यो। अनि पछि यहाँ आइसकेपछि चाहिँ औषधिको खर्चहरू सबै घरमा आमाले गर्नुपर्छ, आमासँग पनि पैसा छैन, अनि गाह्रो छ है, म के गर्नु, मलाई धेरै अप्ठ्यारो परेको छ, म त रुँदा रुँदा आँसु पनि सुक्नु सक्यो जस्तो लाग्छ है। अनि कि बहिनी, तपाईँले आफ्नो जीवन भोगाईलाई आत्मसात गरेर आफ्नो गीत पनि रच्नु भएको छ अरे, सुनाउन मिल्छ? हजुर मिल्छ, ल सुनाइदिनुहोस् न।